बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल निर्दोष फूलहरूलाई मारिरहेछ, निर्दोष फूलहरूलाई मारिरहेछ, हत्यारो त खास पुजारी रहेछ, मानवको नाममा मानवता नै छैन, मानवको नाममा मानवता नै छैन, ऊ त खासको खास भिखारी रहेछ, हत्यारो त खास पुजारी रहेछ। कति सहनशील छौ हे पृथ्वी माता, कति सहनशील छौ हे पृथ्वी माता, तिमी भित्र त सच्चा नारी रहेछ, हत्यारो त खास पुजारी रहेछ। ममाथि नजरबाण चलाइरहन्छ, ममाथि नजरबाण चलाइरहन्छ, ऊ त झन खतरनाक सिकारी रहेछ, हत्यारो त खास पुजारी रहेछ। म घन्टौँदेखि रोकिएको छु सडकमा, म घन्टौँदेखि रोकिएको छु सडकमा, अहो नेपाल सरकारको सवारी रहेछ, निर्दोष फूलहरूलाई मारिरहेछ, हत्यारो त खास पुजारी रहेछ। नवीन चिरागको गजल मैले यसलाई वाचन गरेर सुनाए। मारी, पुजारी, भिखारी, नारी, सिकारी र सवारी काफिया रहेको उहाँको गजल वाचन गरेर सुनाए। उद्गार साहित्य समाजबाट आज दुईजना अतिथि बुलबुलका लागि आउनुभएको छ, गणेश भट्ट अडु गोर्खा र नवीन चिराग अछाम। उहाँहरू दुईजनाले लामो समयदेखि उद्गार साहित्य समाजको लागि, दुईजना मात्रै त नभनौँ, उहाँहरूले नै अघि बाह्रजना भनिसक्नु भयो, मैले प्रत्यक्ष रूपमा चिनेको देखिरहेको पनि कहिलेकाहीँ हिसाबले दुईजना अहिले देखेर आजको कार्यक्रममा समय मिलाउन सक्नुभयो दुईजनाले। दुईजनाका हामी गजल सुन्दै कुराकानी पनि गरिरहेका छौँ र उद्गार साहित्य समाजबारे पनि जानकारी राखिरहेका छौँ। उद्गार साहित्य समाज कति समय चल्यो गणेशजी? लगभग हामीले एक वर्ष बढी नै चल्यो, लगभग डेढ वर्ष जति चल्यो। नियमित रूपमा हामीले शनिबारे प्रोग्राम पनि गऱ्यौँ, जे होस् राम्रै सफलता भयो हामीलाई बिचमा। त्यसलाई एनालाइसिस गर्दाखेरि चाहिँ उद्गार साहित्य समाजले एक वर्षमा के दियो भनेर तपाईँहरूले एउटा मूल्याङ्कन गर्नुभएको होला नि, सो मूल्याङ्कन? अवश्य पनि हामीले उद्गार साहित्यिक समाजमा जुन हामी पनि सिक्दै गरेको अवस्थामा जुन सुरु गऱ्यौँ र अहिले हामीले धेरै निकै राम्रा राम्रा गजलकारहरूले पनि आएर उद्गारमा आएर वाचन गर्नुभयो, त्रिचन्द्रका विद्यार्थीहरूले पनि थुप्रैले साहित्यमा लगाव राख्नुभयो, यो नै हाम्रो लागि ठुलो कुरा हो। नवीनजी, अध्यक्ष भएको हिसाबले चाहिँ कस्तो लाग्यो तपाईँलाई एक वर्षको आफ्नो कार्यकाल? त्यसो त जारी छ कार्यकाल, तर पनि भएका प्रत्येक शनिबारका 52 शनिबारलाई कसरी मूल्याङ्कन गर्नुभयो? उद्गार साहित्य समाजको कार्यक्रम गरिरहँदा हामीहरूले एक्लै एक्लै पनि वाचन गरेका छौँ धेरै दिनहरूमा, ए सुरुवाती दिनहरूमा, भेला नभएर, भेला नभएर साथीहरू, र उद्गार साहित्य समाजकै कार्यक्रम हो जहाँ हामीलाई हल पुग्ने आफ्नो कोठाभन्दा बढी मान्छे नभएर उठ्ने ठाउँ पनि नपाएको अवस्था पनि भयो। त्यस्ता कार्यक्रमहरू पनि उद्गार साहित्य समाजले गर्यो र सबभन्दा उपस्थिति र भिड मात्र ठुलो कुरा होइन, उद्गार साहित्य समाजका नियमित रचना वाचन गर्ने साथीहरू, सुरुमा सुन्न आउने साथीहरूले अहिले आएर धेरै शक्तिशाली गजलहरू लेख्नुभएको छ, धेरै शक्तिशाली कविता लेख्नुभएको छ, र अर्को कुरा हामीहरूलाई व्यक्तिगत रूपले पनि फाइदा भएको छ। उद्गार साहित्य समाजले हामी गजल कविता सबै हुन्थ्यो, हजुर हामीले छोटा विधाहरू सबै मुक्त, गजल, कविता, हाइकु लगायतका सबै विधाहरू, छोटा विधाहरूलाई हामीले उद्गार साहित्य समाजमा सुन्ने र सुनाउने गर्ने गर्दथ्यौँ, र यसले गर्दाखेरि हामीलाई सिक्ने मौका पायो र यो कन्टेम्पोररी अब यो अहिलेको साहित्यलाई हामीले नजिकबाट एनालाइसिस गर्ने मौका पनि पायौँ। यो नै उद्गार साहित्य समाजको ठुलो सफलता हो भन्ने लाग्छ मलाई। कुराकानीको क्रममा म फेरि जोडौँला, गणेशजी के छ कोसेली अब हाम्रो लागि? मसँग अहिले एउटा कविता छ पहिरो शीर्षकको, कविता सुनाउँदै हुनुहुन्छ? हजुर। यो कविताको बारेमा केही भन्नुहुन्छ पृष्ठभूमि? यो कविता मैले केही समय अगाडि लेखेको हो, यो स्रष्टा प्रतिष्ठान नेपालले राजधानीमा क्याम्पस स्तरीय कविता प्रतियोगिता गरेको थियो, त्यसमा प्रथम स्थान हासिल गरेको थियो कविताले। ए प्रथम भएको कविता हो? हजुर। ल सुनाउँ त, रमाइलो होला। शीर्षक पहिरो। यी गोरेटाहरूमा महाराजको सेतो घोडा आउँदैन अचेल, यी गोरेटाहरूमा महाराजको सेतो घोडा आउँदैन अचेल, कोही नआएको त होइन यही बाटो भएर आउँछ बिहानीको घाम मेरी आमाका दुःखहरू बाको सपना, यो बाटो अन्तर्धान भएपछि आइपुग्छ ठाडो भिर जहाँ बस्न भिर माउरीहरू पनि डराउँछन्, खसे भने ढुङ्गाहरू माटो हुन्छन्। अलि अँधेरो छ यो ठाउँ, हामी निमुखा जुनकिरीहरू यो ठाउँ छाडेर जान सक्दैनौँ। कोही नगएको त होइन, यही बाटो भएर जान्छ। मधेसबाट खाद्यान्न, चुरेबाट काठ, कर्णालीबाट विद्युत, जान्छन् जडीबुटी पनि र बिरामी पर्छ मेरो गाउँ। गाउँमा भोजनको सट्टा भोग खाएर, सिक्रीको सट्टा साङ्ला लाएर र किताबको सट्टा जिन्दगी पढेर हुने भए किन लाग्थ्यो हाम्रो आकाशमा कुहिरो। अस्ति सुनौलो घाम खोज्दै के युवाले मुलुक छाडेर गए, आगनीको डिल पुरिने गरी शीत परेको छ, देश रोएछ क्यार। दुश्मनहरू मेरो गाउँमा हमला गरिरहन्छन्, हिराका काँचका जस्ता देखिने हिराका मूर्ति हुन् गाउँलेहरू, जो कहिल्यै फुट्दैनन् र मूर्ति झैँ आफै उठ्दैनन् पनि। केही नउठेको त होइन, यहीँबाट उठेको छ देश बदल्ने मुद्दा। मन अनुसारको भाषा, रगत अनुसारको जात, वैश अनुसारको भेष, नीति अनुसारको धर्म, हो यी सबै समेटेर अब म पहाड बनाउँछु। यहीँ बदलिनेछन् घाममा जुनकिरीहरू, पुरिनेछन् सामन्ती घोडाहरू, बाले पढेको जिन्दगी लाएर, आमाका दुःखहरू छाएर भए पनि म यो पहाडको टुप्पोमा घर बनाउने छु। यहीँ हुनेछ न्याय, यहीँ हुनेछौ तिमी, यहीँ हुनेछु म, यहीँ हुनेछ सुनखानी र सुन निस्कने डरले भए पनि अब यो पहाडमा पहिरो जाँदैन। अब प्रथम भएको गजल मैले तारिफ त गरिरहनु परेन, प्रथम हुँदा कस्तो अनुभव भएको थियो मात्रै सोध्छु। खुसी लागेको थियो कवितामा, मैले कविता कमै लेख्छु, गजल लेखिरहेको मान्छे एकचोटि कवितामा प्रथम हुँदा खुसी नै लागेको थियो, धेरै खुसी लाग्यो। म नवीनतर्फ फर्कन्छु। नवीन चिरागजी, अब तपाईँको लय फेरि खोजिरहेको छ कानले, होइन, ढिला भयो भन्दैछ, कुन सुनाउने तर्खरमा हुनुहुन्छ? लयका कति गजल छन् तपाईँसँग? हजुर, लय गजलको कमी चाहिँ छैन, म गजल वाचन गर्छु। नवीनजी, आफ्ना गजल कुन सुनाऊ भनेर छान्दै हुनुहुन्छ हामीसँग। धेरै गजल भइसकेपछि सायद कुन सुनाऊको पनि हुन्छ र समयको पनि पाबन्दी छ, हामीले कम समयमा सुनाइसक्नुपर्ने हुन्छ। गणेशजी र नवीनजीको आँखा जुतेर एउटा गजल स्वीकृति भएको छ, अब नवीनजी सुनाउनुहुन्छ। माया अमीरबाट अझै भेटिएन, माया अमीरबाट अझै भेटिएन, मुटु शरीरबाट अझै भेटिएन, मुटु शरीरबाट अझै भेटिएन, माया अमीरबाट अझै भेटिएन, बिहानै घाँस काट्न गएको घसारो, बिहानै घाँस काट्न गएको घसारो, खसेछ भिरबाट अझै भेटिएन, खसेछ भिरबाट अझै भेटिएन, मुटु शरीरबाट अझै भेटिएन, बालुवा चालेरै बसेको छ माझी, बालुवा चालेरै बसेको छ माझी, सुनचाँदी तिरबाट अझै भेटिएन, सुनचाँदी तिरबाट अझै भेटिएन, मुटु शरीरबाट अझै भेटिएन, अन्तिम शेर, सगरमाथा जस्तै टोपी थियो मेरो, सगरमाथा जस्तै टोपी थियो मेरो, लुटियो शिरबाट अझै भेटिएन, लुटियो शिरबाट अझै भेटिएन, मुटु शरीरबाट अझै भेटिएन। नवीन चिराग, केही समय अगाडि तपेन्द्रजी अहिले पनि यहीँ हुनुहुन्छ, तपेन्द्रजीले पनि यसै गरी मिठो लयमा सुनाउनु भएको थियो, आज नवीन चिरागले हामीलाई सुनाउँदै हुनुहुन्छ। अब यति बेला चाहिँ बल्ल मैले मूल्याङ्कन गर्दैछु, नवीन चिराग र तपेन्द्रजीलाई सँगै राख्नु पर्थ्यो होला, अनि गणेश भट्ट र कमलजीलाई सँगै राख्नु पर्थ्यो होला, होइन? उहाँहरू वाचन गर्नुहुन्छ, उहाँहरू वाचन त गर्नुहुन्छ, लयमा वाचन गर्नुहुन्छ, तर अहिले उद्गार साहित्य समाजको जोडा मिलाउँदाखेरि यस्तो भयो, त्यसो भनेर बेजोडा भन्न खोजेको होइन, मैले लयलाई म आफै पनि लयमा वाचन गर्न जान्दिनँ, होइन, लयमा वाचन गर्न सबैले जान्दछन् नै भन्ने पनि छैन। लयर गैर लयको पानी बराबर गर्दैनौँ हामी मित्रताहरूले गइरहेछौँ। यो सन्देश पनि यो सन्देश पनि हो होइन, गैर लय र लयवालाहरूले जहिले पनि सँगै हात मिलाएर हिँड्नुपर्छ भन्ने कुराको सन्देश पनि हुन् गणेश भट्ट अडु र नवीन चिराग। नवीनले निकै मिठो अभिव्यक्ति यति बेला दिनुभयो। नवीनजी अछामबाट हुनुहुन्छ तपाईँ, देउडा भाषालाई पनि बुलबुलले देउडा भाषाका गजललाई पनि एकपटक त विशेष एपिसोड नै पनि हामीले एउटा कि दुईवटा एपिसोड पनि गऱ्यौँ। एकाद कहिले काहीँ देउडा भाषाका गजल आउँदा वाचन पनि गरिरहेको छु मैले सकेसम्म जानेसम्मको। अब तपाईँकै आवाजमा तपाईँको देउडा शैलीकै लय पनि सुन्न पनि पाइन्छ, एउटा देउडा गजल सुनाउन। अब देउडा लय र गजल वाचन गर्न, देउडा लयमा चाहिँ गजल वाचन गर्न चाहिँ कठिन होला किनभने देउडा भाकाहरू धेरै छन्, ठाडी भाका छ, अरू भाका छन्, खेलका भाकाहरू छन्। तर गजलकै भाकामा म देउडा शैलीको मलाई तपाईँ आएको बेलामा सोध्न पनि मन लाग्यो, त्यति बेला यो यस्तो खालको कार्यक्रम चलाउँदाखेरि पनि अप्ठ्यारो। सुदूरपश्चिमेली भाषा भन्ने कि देउडा भाषा भन्ने? देउडा हजुरको सुदूरपश्चिमेली भाषा भन्दा न्याय होला, किनभने त्यो फरक फरक छ फेरि क्षेत्र पछि। किनभने देउडा भनेको अब मैले बुझेसम्म भाका हो, देउडा भनेको अलि अपभ्रंश भएको शब्द र अलिकति अनुचित ठाउँमा युज भएको शब्द भन्न मन लाग्छ। देउडा भन्ने बित्तिकै देउडा शब्दको अर्थ बुढेलीहरू पुराना मान्छेहरूले दिने कुरा भन्दा देउतामा देउताको लागि गाउँ भजन जस्तै हो, देउताको पीठहरूमा अब गाइने गीत हो देउडा भन्ने बित्तिकै। र अब पुराना सर्जकहरूले बुझेर या नबुझेर बोल्दै बोल्दै जाँदा देउडा भाका भन्ने चलन चल्यो हैन, देउडा भाषा चलन चाहिँ चल्यो भन्ने विद्वानहरूको कुरा छ। तर अब सुदूरपश्चिमतिर बोलिने भाषा, अब कर्णाली प्रदेशतिर बोलिने भाषा भन्दा हुन्छ। म त्यही भाषामा एउटा गजल सुनाउँछु, त्यही भाका भन्दा पनि अब त्यहाँ सुदूरपश्चिमेली भाषामा हजुर मेरो असामी भाषामै गजल सुनाएँ। मेरो गाउँघर कसो होला खबर लैया मैना, मेरो गाउँघर कसो होला खबर लैया मैना, कसा हुन्ना रोला खोला खबर लैया मैना, कसा हुन्ना रोला खोला खबर लैया मैना। यसलाई चाहिँ लयमा गाउनुहुन्न? यसको लय त छ, अब एउटा ठाडी भाका म ट्राई गर्छु अहिले। मेरो गाउँघर कसो होला खबर लैया मैना, कसा हुन्ना रोला खोला खबर लैए मैना, लड्डाई छन् कि मिली गया गाउँका दाजुभाइ, चढ्डाई छन् कि कहिल्यै गोला खबर लैए मैना। यति नै गरौँ, थोर राम्रो छैन। अब अरू सेरहरू, केटाकेटी कसा हुन्ना आमा कसी हुन्ने, केटाकेटी कसा हुन्ना आमा कसी हुन्ने, भरिखन एक झोला खबर लैया मैना, मेरो गाउँघर कसो होला खबर लैया मैना, परदेशै छु परदेशी हुँ परदेश मेरा भाग, परदेशै छु परदेशी हुँ परदेश मेरा भाग, फेरि न्याऊ कि मेरो चोला खबर लैया मैना, मेरो गाउँघर कसो होला खबर लैया मैना, डाको लाया सुनि नैन हेरे देखि नैन, डाको लाया सुनि नैन हेरे देखि नैन, चिउमी चेपी एकै तोला खबर लैया मैना, चिउमी चेपी एकै तोला खबर लैया मैना, कसा हुन्ना रोला खोला खबर लैया मैना। यो शेर बुझिनँ मैले, यो चिउमी चेपी भनेको बुझिनँ। चुच्चोमा चेपेर च्यापेर हजुरको अब एक तोला भयो नि खबर त ल्याइदियो, खबर नपाएर एउटा परदेशीको त्यही भन्न खोजेको। अगाडिको सरले के भन्छ? डाको लाया सुनिँदैन हेरे देखिँदैन, चिमी चेपी एकै तोला खबर लैया मैना। अब सर यो अन्तिम सेर नै थियो हजुर, निकै मिठो। हामी लगभग अरू त बुझ्यौँ, हामी यो पश्चिमी भाषा सुदूरपश्चिमी भाषा नबोलिरहनेले पनि बुझ्यौँ, र निकै मिठो एक किसिमको मिठास पनि छ हामीले बोलिरहने सामान्य नेपाली भाषाभन्दा यसमा मिठास पनि छ भन्ने मेरो अनुभव छ, मेरो व्यक्तिगत अनुभव यो, यसमा म अहिले लागिनँ। अब एउटा सानोमा कथा सुनेको थियो, स्यालले चाहिँ म अर्कै प्राणीबाट आएको भनेर धोबीको आरनमा डुबेर बस्छ, पछि स्याल कराउन थालेपछि उसलाई पनि हुँया गर्न मन लाग्छ भने जस्तै गजलको वाचन चल्दै गर्दाखेरि चाहिँ वाचन नगरी बस्छु भनेर सक्दै सकिँदो रहेनछ। अगाडि नवीन चिरागको गजलले मलाई पढ भनिरहेका छन्, एउटा गजल वाचन गर्न चाहेँ मैले नवीनजी हजुर। यादले सीमा नाग्छ भने साध्य छैन, यादले सीमा नाग्छ भने साध्य छैन, तिम्रै माया लाग्छ भने साध्य छैन, तिमी खाममा खाली चिठी पठाउँछौ, तिमी खाममा खाली चिठी पठाउँछौ, मनले के माग्छ भनी साध्य छैन, तिम्रै माया लाग्छ भनी साध्य छैन, दन्तै लहर खोली हाँस्ने मन त थियो, दन्तै लहर खोजी खोली हाँस्ने मन त थियो, कलेजीमा दाग छ भनी साध्य छैन, तिम्रै माया लाग्छ भनी साध्य छैन, प्वाख पलाउँछन् जब बिस्तारै बिस्तारै, प्वाख पलाउँछन् जब बिस्तारै बिस्तारै, चल्ला माउ त्याग्छ भनी साध्य छैन, यादले सीमा नाग्छ भनी साध्य छैन, तिम्रै माया लाग्छ भनी साध्य छैन। नवीन चिरागको गजल मैले वाचन गरेँ, खपिसक्नु भएन उहाँहरूले वाचन गर्दै गइसकेपछि, त्यसपछि नवीनजीको गजल अगाडि थियो, मलाई पढौँ पढौँ भयो र अनुमति लिएर वाचन गरेँ। नवीन चिराग र गणेश भट्ट अडुसँग छौँ हामी आज। गणेश भट्ट पनि उद्गार साहित्यको तर्फबाट आउनुभएको छ, यद्यपि हामीले केही समय अगाडि उहाँको एउटा विशेष कार्यक्रम प्रस्तुत गरेका थियौँ। गणेश भट्ट अर्को एउटा गजल सुनाउनको लागि तयार हुनुहुन्छ, तर यति बेला फेरि म नवीनतर्फै फर्कन्छु। नवीनजीले कुनै सुनाउन खोज्नु भएको छ, लयमै सुन्न मलाई रहर छ। नवीनजी कुन सुनाउनुहुन्छ? लयको तपाईँको लय सुन्दाखेरि सशेन्द्रजीलाई पनि रमाइलो लागेको महसुस गरेँ, तपेन्द्रजी त झन् मूर्छनामै रमाइरहनु भएको छ लयमा, है हामीलाई पनि रमाइलो लागिरहेको छ। कुन सुनाउने अब? हजुर, म एउटा अर्को गजल सुनाउँछु। हराउने भो धड्कन बिस्तारै मबाट, हराउने भो धड्कन बिस्तारै मबाट, हुन छोड्यो जतन बिस्तारै मबाट, हुन छोड्यो जतन बिस्तारै मबाट, हराउने भो धड्कन बिस्तारै मबाट, जसलाई भुइँमा नभई काखमा बसाउँथे, जसलाई भुइँमा नभई काखमा बसाउँथे, उसले खोस्यो आसन बिस्तारै मबाट, उसले खोस्यो आसन बिस्तारै मबाट, हुन छोड्यो जतन बिस्तारै मबाट, आस्थाको एउटा दीप जलाएको थिएँ, आस्थाको एउटा दीप जलाएको थिएँ, सुन्न खोज्यो भजन बिस्तारै मबाट, सुन्न खोज्यो भजन बिस्तारै मबाट, हुन छाड्यो जतन बिस्तारै मबाट। अन्तिम शेर, मनमा मनै राख्ने मन थियो मेरो नि, मनमा मनै राख्ने मन थियो मेरो नि, मरिसकेछ मन बिस्तारै मबाट, मरिसकेछ मन बिस्तारै मबाट, हुन छोड्यो जतन बिस्तारै मबाट। हजुर, नवीन चिरागले हामीलाई लयमा सुनाउनु भयो गजल, हामीले सुन्यौँ। अब हामीसँग कम छ समय, तर सुन्ने मन छ धेरै। म गणेशलाई अगाडि सारिहाल्छु। ऊ केही अक्षरहरू धुलोको पानामा राख्छ, ऊ केही अक्षरहरू धुलोको पानामा राख्छ, साहुको पैतालाले यो पनि निशानामा राख्छ, ऊ केही अक्षरहरू धुलोको पानामा राख्छ, साहुको पैतालाले यो पनि निशानामा राख्छ, सञ्जीवनी पाइने ठाउँबाट लग्यो बामा, सञ्जीवनी पाइने ठाउँबाट लग्यो बामा, अब उसले औषधि पाइने ठेगानामा राख्छ, साहुको पैतालाले यो पनि निशानामा राख्छ, ठुलो भएपछि बस्तीमा जुन ल्याउँछु भन्थ्यो, ठुलो भएपछि बस्तीमा जुन ल्याउँछु भन्थ्यो, अचेल जुनकिरी टिपेर किरानामा राख्छ, साहुको पैतालाले यो पनि निशानामा राख्छ, घरभित्र छिर्दा कर्णालीले पनि थाहा पायो, घरभित्र छिर्दा कर्णालीले पनि थाहा पायो, युवकले राहदानीलाई मात्र ओभानामा राख्छ, साहुको पैतालाले यो पनि निशानामा राख्छ। अन्तिम शेर, आखिर मुर्दालाई ओढाएर के नै हुन्छ र, आखिर मुर्दालाई ओढाएर के नै हुन्छ र, झण्डा देऊ सरकार उसले सिमानामा राख्छ, ऊ केही अक्षरहरू धुलोको पानामा राख्छ, साहुको पैतालाले यो पनि निशानामा राख्छ। बडा दमदार वजनदार शेरहरू बोक्छन् गणेशजीका गजलले। सुनिरहन मन छ, आजको बुधबारको बसाई मलाई टुङ्ग्याउनै मन छैन, तर समयले विदा गर्दै गरेको सङ्केत गरिसक्नु भएको छ सशेन्द्रजीले। हामीसँग गजल वाचन गर्ने टाइम छैन, तर मलाई यति रहर लागेर अनुनय गरेँ मैले तपाईँ समक्ष नवीनजी। तपाईँलाई चिन्छन् भन्नुभएको जुन अघि सुरुमा सुनाउनु भएको भाका थियो नि, त्यसको एक मतला सुनेर तपाईँहरूलाई म विदा गर्छु। तपाईँले अघि मलाई यसबाट चिन्छन् भनेर तपाईँले यो कैफियतभित्रबाट सुनाउनु भएको थियो, मलाई त्यसको एक सेर फेरि म सुन्न र बुलबुलेनलाई सुनाउन रहर लाग्यो। सुनाउन सक्नुहुन्छ अहिले फेरि तपाईँ हामीलाई? अघि सुरुमा तपाईँले दोस्रो पटक वाचन गर्नुभएको थियो कि जस्तो लाग्छ मलाई। हजुर हजुर, त्यो लय मैले कन्टिन्युटी पनि दिएँ गजल पुरै कार्यक्रमभरि। फेरि म एउटा गजल त्यही लयको वाचन गर्न चाहन्छु। मरी रे बेहुली के काम लाग्यो आखिर, मरी रे बेहुली के काम लाग्यो आखिर, उसको सिक्री फुली के काम लाग्यो आखिर, उसको सिक्री फुली के काम लाग्यो आखिर, मरी रे बेहुली के काम लाग्यो आखिर। अर्को सेर वाचन गरौँ या लयमै? यसैमा लयमै। अर्कैले त्यो सिउँदो भरिसकेपछि, अर्कैले त्यो सिउँदो भरिसकेपछि, पठाया टिकुली के काम लाग्यो आखिर, पठाया टिकुली के काम लाग्यो आखिर, उसको सिक्री फुली के काम लाग्यो आखिर। यो गजलको पुरै अंश मलाई बुलबुलेन समक्ष सुनाउनु मन थियो, तर समय अभावले हामीलाई विदा गर्यो। हस् नवीनजी, गणेशजी, उद्गार साहित्य समाजका सबै सदस्यहरूलाई हार्दिक आभार व्यक्त गर्दै आजको बुलबुलबाट हामी विदा हुँदैछौँ। जाँदा जाँदै म नवीन चिरागको एउटा गजल वाचन गरेर शुभरात्रि भन्छौँ। उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल। हेर्नुहोस् पछाडि पुच्छर छ मान्छेको, हेर्नुहोस् पछाडि पुच्छर छ मान्छेको, यो सारा बिगार्ने थर छ मान्छेको। मान्छेले मान्छेलाई बुझ्नै कठिन छ, मान्छेले मान्छेलाई बुझ्नै कठिन छ, भर छ मान्छेको, डर छ मान्छेको, यो सारा बिगार्ने थर छ मान्छेको। पैसाले लिलाम भएको संसारमा, पैसाले लिलाम भएको संसारमा, आफ्नै फरक दर छ मान्छेको, यो सारा बिगार्ने थर छ मान्छेको। महलमा बसे नि सडकमा सुते नि, महलमा बसे नि सडकमा सुते नि, चिहानमा स्थायी घर छ मान्छेको। हेर्नुहोस् पछाडि पुच्छर छ मान्छेको, यो सारा बिगार्ने थर छ मान्छेको। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल सीधा कुरा प्रश्न विचार, उज्यालो 90 नेटवर्क। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल फलेको फल सधैँभरि बोटमा रहँदैन, फलेको फल सधैँभरि बोटमा रहँदैन, जस्तै थियो तिम्रो ओठको लाली ओठमा रहँदैन, फलेको फल सधैँभरि बोटमा रहँदैन, तिम्रो जस्तो मौका पाए सिंहासनमा बस्थ्यो, तिम्रो जस्तो मौका पाए सिंहासनमा बस्थ्यो, गोठालो नि जुनीभरि गोठमा रहँदैन, जस्तै तिम्रो ओठको लाली ओठमा रहँदैन। अचानो र मान्छे बीचमा फरक यति हुन्छ, अचानो र मान्छे बीचमा फरक यति हुन्छ, विद्रोह गर्छ मान्छे चोटमा रहँदैन, जस्तै थियो तिम्रो ओठको लाली ओठमा रहँदैन। गान्धीले त सिङ्गो जीवन धोती मात्र लाए, गान्धीले त सिङ्गो जीवन धोती मात्र लाए, मलाई लाग्छ मेरो इमान कोटमा रहँदैन, जस्तै तिम्रो ओठको लाली ओठमा रहँदैन। महाराजको तस्बिर मात्र देखेको छु मैले, महाराजको तस्बिर मात्र देखेको छु मैले, यी मजदुरको तस्बिर किन नोटमा रहँदैन, फलेको फल सधैँभरि बोटमा रहँदैन, जस्तै तिम्रो ओठको लाली ओठमा रहँदैन। उद्गार साहित्य समाजका नवीन चिरागको यसै गजल वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज बुधबारको साँझमा मैले दुईजना अतिथि लिएर आइपुगेको छु। नवीन चिराग हुनुहुन्छ मसँग, जसको गजल मैले सुरुवातमा वाचन गरेँ, तर वाचन गर्दाखेरि मतलामा मैले सायद कुनै शब्दहरू बढी र घटी मान्दै वाचन गर्नाले कतै कतै गडबड भएको हो कि भन्ने महसुस गरेको छु मैले। नवीन चिरागको अभिव्यक्ति पनि त्यति बेला त्यही देखेको थिएँ। नवीनजी हुनुहुन्छ आज, र अर्का एकजना अतिथि जसलाई मैले बुलबुलमा चाहिँ अगाडि नै पेश पनि गरिसकेको छु, गणेश भट्ट अणु। उहाँहरू दुईजनालाई आज मैले वैयक्तिक हिसाबले भन्दा पनि उहाँहरूले सञ्चालन गरेर आउनुभएको उद्गार साहित्य समाजका हिसाबले आज बुलबुलमा उपस्थित गराएको छु। त्यसो त मैले उद्गार साहित्य समाजका अरू सदस्यलाई पनि ल्याउन कोसिस गरेको थिएँ, सम्भवतः दशैंको मुख आइसकेको हुनाले सबै एकै ठाउँमा भेला हुन सक्नुभएको छैन, अथवा विद्यार्थी हुनुहुन्छ काठमाडौँमा, केही काम विशेषले घर जानुभएको छ अरू सदस्यहरू, अथवा के छ। तर उद्गार साहित्य समाजको कार्यक्रममा आफू प्रत्यक्ष रूपमा सहभागी हुन नपाए पनि मैले सामाजिक सञ्जालहरूबाट जानकारी पाएको छु, अथवा गजलकार अरूहरूबाट पनि जानकारी पाएको छु। उद्गार साहित्य समाज त्रिचन्द्रमा रहेको छ, त्रिचन्द्र कलेजबाट सञ्चालित हुन्छ, प्रत्येक शनिबार यसले कार्यक्रम गर्दै आएको छ भन्नेसम्म जानकारी पाएको छु, र यसले नेपाली साहित्यमा एउटा कोसे ढुङ्गाको काम गरेको छ, एउटा इँटाको काम गरेको छ यसो भनौँ होला। र निकै समयदेखि उद्गार साहित्य समाज साहित्यमा लागिरहेको छ। उद्गार साहित्य समाजका अतिथिहरू हुनुहुन्छ हामीसँग, र उहाँहरूकै गजल सुन्दै उहाँहरूसँगै कुराकानी गर्छौँ। नवीनजी, स्वागत छ तपाईँलाई हाम्रो कार्यक्रममा। धन्यवाद दाई। तपाईँको गजलमा मैले पहिला वाचन गर्दा अलि अन्याय गरेँ कि जस्तो लाग्यो, शब्दहरू उच्चारणमा हजुर मात्रामा हजुर अलिकति मिस्टेक भयो, हजुरले सुधार्नु भयो, खुसी लाग्यो। पछिल्लो सेयरमा गएपछि सुध्रिँदै गयो। गणेशजी, तपाईँलाई पनि स्वागत छ। धन्यवाद दाजुजी। तपाईँहरूको समूहमा कतिजना, धेरैजना हुनुहुन्छ उद्गार साहित्य समूहमा होइन, समाजमा? लगभग 12-15 साथीहरू, राम्रैसँग लाग्ने साथीहरू हुनुहुन्छ। नियमित रूपमै खटिरहनु भएको? नियमित रूपमै भन्नुपर्छ। अध्यक्ष नवीनजी हुनुहुन्छ? अध्यक्ष नवीन। के तपाईँहरूको अध्यक्ष उपाध्यक्ष सबै घोषणा भएको थियो? मैले चाहिँ अध्यक्षको हिसाबले नवीनजीलाई चिनेको छु, अनि सहभागी हुनुहुन्छ भन्ने गणेशजी थाहा छ, त्योभन्दा अरू थाहा छैन। तपाईँहरू परिचय गराउनुहोस् न पहिला उद्गार साहित्य समाजको। उद्गार साहित्य समाज त्रिचन्द्र कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूले आफ्नो साहित्यिक रचनाहरू वाचन गर्नका लागि बनाएको एउटा समूह हो। उद्गार साहित्य समाज, हामीहरू त्रिचन्द्र कलेजमा पढ्दै गर्दा हामीहरू साहित्यमा रुचि भएका केही विद्यार्थीहरूले गठन गरेका थियौँ लगभग एक वर्ष अगाडि, र हामीले शनिबारे कार्यक्रमहरू पनि नियमित रचना वाचन पनि गर्दै आएका थियौँ, र त्यो कार्यक्रम अहिले हाम्रो अध्ययन त्रिचन्द्र कलेजको बिएससी बिएतिरको अध्ययन सिद्धिसके पछाडि हाम्रा अधिकांश साथीहरू ब्याचुलर थर्ड इयरमा पढ्नेहरू हुनुहुन्थ्यो, र अहिले इक्जाम सिद्धिसक्यो र हामीहरू छुट्टिएको अवस्था छ अहिले। त्यो भएका कारणले गर्दाखेरि शनिबारमा गर्दै आएको कार्यक्रम अहिले रोकिएको छ, तर उद्गार साहित्यमा चाहिँ कोल्याप्स चाहिँ भएको छैन, यही नै भन्न चाहन्छु। अनि शनिबार हुँदै गरेको कार्यक्रम चाहिँ कहिलेदेखि रोक्नु भएको, किन रोक्नु भएको? हामीले गया हप्तादेखि रोकेका हौँ। खास भन्नुपर्दा अब हाम्रो फास औपचारिक पढाइ सिद्धिनु नै यसको मेन कारण हो। हामी उद्गार साहित्यिक समाज भनेर जुन कलेजमा चलाइरहेको संस्था, अब कलेजमा साथीहरू नै नभएपछि अलिकति चलाउन शनिबार चलाउन गाह्रो भएको हो, तर हामी छन्जेल उद्गार रहन्छ र सायद अब यसले मलाई एउटा कुरा यहाँनिर जोड्न मन लाग्यो। निकै अगाडि, सायद तपाईँहरूलाई पनि जानकारी छ कि छैन, मिन भवन क्याम्पसमा आजभन्दा एक दशक अगाडि गजल गृह भन्ने एउटा संस्था थियो, है हामीले यस अगाडि केही हप्ता अगाडिको कार्यक्रममा सुरेश सुवेदीसँग कुराकानी गऱ्यौँ, उहाँ त्यसको त्यति बेलाको उपाध्यक्ष हुनुहुन्थ्यो र त्यसको अध्यक्ष सुरेश वाग्लेजी अमेरिका गइसकेपछि चाहिँ गजल गृह पनि उहाँसँगै गयो भन्ने उहाँले विचार राख्नुभयो होइन। एउटा कलेजमा तपाईँहरूले अध्ययन गर्दै गर्दाखेरि खोल्नुभएको संस्था अर्को नयाँ पुस्तालाई हस्तान्तरण गर्न सक्ने अवस्था छ कि छैन नवीनजी? हस्तान्तरण गर्न त सकिन्थ्यो तर संस्था भन्ने कुरा सर्जक भएर मात्र हुँदैन जस्तो लाग्छ। सर्जकले संस्था चलाउनु र सर्जक हुनुमा अलि भिन्नता छ। अनि सर्जक भनेको लेख्ने काम मात्र हो सर्जकको, संस्था भन्ने अलि फरक हो कि। त्यही भएर हस्तान्तरण गर्न सकिन्थ्यो तर भावी पुस्ता हामीसँग खाँचो भएको कारणले गर्दा पछिल्लो लेभलका साथीहरूले बाट त्यो अपेक्षाकृत ढङ्गले अगाडि नआएको कारणले गर्दाखेरि हामीले नियमित श्रृङ्खला रोक्नु पऱ्यो। अब यसो हुँदा त तपाईँहरू त्रिचन्द्रबाट पढाइ सकेर जाँदै हुनुहुन्छ अहिले होइन, अब आफ्नो आफ्नो जिल्ला पुग्नु होला, अथवा गणेशजी गोर्खाबाट हुनुहुन्छ, तपाईँ अछामबाट हुनुहुन्छ, तपाईँहरूको फेरि भेट होला नहोला अब अर्को सेमेस्टर पढ्दाखेरि अथवा अर्को तहमा पुगिसकेपछि त उद्गार साहित्य समाज त त्यत्तिकै तितरबितर हुने भयो नि। एउटा जिते जाग्ते भएर तगडासँग आएको समाज जसले चाहिँ साहित्यलाई ठुलो लगानी गरेको छ होइन, यो समाज चाहिँ अझ निरन्तर हुँदा कस्तो होला भन्ने मेरो राय। अब हामीले उद्गार साहित्य समाज पर्मानेन्ट संस्था बनाउन खोजेको पनि होइन, खास गरी हामी साहित्यमा रुचि राख्ने भएको कारणले गर्दा अब कार्यक्रम गरिरहँदा अब राजधानीका अरू कलेजमा अरू क्याम्पसहरूमा अनि विभिन्न संस्थाहरू देशभरि भएको हामीले देखेका थियौँ र हामी यी कलेजमा रहिरहेका विद्यार्थीहरूले यस्तो कार्यक्रम किन नगर्न सक्ने, हामी जति दिनसम्म बस्छौँ त्योसम्म गर्ने भन्ने हामीले सुरुवाती दिनमा पनि हामीले त्यही सामान्य रूपले लगेर बनाएका थियौँ र तर त्यसको प्रभाव चाहिँ अलि राम्रो पर्न गयो होला। तपाईँहरूले अस्थायी रूपमा सुरु गर्न खोज्नु भएको थियो पहिला, अब अहिले गरौँ त बसुन्जेललाई भनेर, र नयाँ पुस्ताले पनि राम्रोसँग हस्तान्तरण गर्ने गरी कहाँ थापेर नआएको भएर हामीले चाहिँ त्यति धेरै ध्यान दिएनौँ यो विषयमा भन्ने कुरो आयो। हजुर हजुर हजुर हजुर। नवीनजी अब एउटा गजल सुनौ, हामी कुराकानीको क्रमलाई फेरि जारी राखौँ होला। तपाईँको कुन गजल सुनाउनु? म मुतकारी छन्दमा एउटा गजल सुनाउँछु। उडन्ते कुराको भरोसा हुँदैन, उडन्ते कुराको भरोसा हुँदैन, यहाँ पुरपुराको भरोसा हुँदैन, यहाँ पुरपुराको भरोसा हुँदैन, उडन्ते कुराको भरोसा हुँदैन, यतै जोस सारा निकालेर जाला, यतै जोस सारा निकालेर जाला, जवानी सुराको भरोसा हुँदैन, जवानी सुराको भरोसा हुँदैन, यहाँ पुरपुराको भरोसा हुँदैन, कसैले नसोचे डरायो भनेर, कसैले नसोचे डरायो भनेर, झरी झैँ छुराको भरोसा हुँदैन, झरी झैँ छुराको भरोसा हुँदैन, यहाँ पुरपुराको भरोसा हुँदैन, कठै हात काट्यो खुनै बग्न थाल्यो, कठै हात काट्यो खुनै बग्न थाल्यो, फुटेको चुराको भरोसा हुँदैन, फुटेको चुराको भरोसा हुँदैन, यहाँ पुरपुराको भरोसा हुँदैन। हजुर, कसरी तारिफ गरौँ, लवज पनि निकै मिठो, गजलमा पनि दम छ होइन, अब बहरमा लयमा सुनाउनु भयो हामीलाई, साह्रै खुसी लाग्यो, निकै मिठो गजल नवीनजी, मैले प्रशंसा गरेँ यो गजलको र गजल वाचन गर्दाखेरिको तपाईँको लयको पनि। गणेशजी कस्तो लाग्यो तपाईँलाई? मलाई निकै राम्रो लाग्यो, चिराको त पहिल्यैदेखि म फ्यान जस्तै हुँ होइन, स्वर पनि मिठ्यो, शब्द पनि मिठ्यो, धेरै राम्रो छ। तपाईँले पनि लयमा वाचन गर्ने गर्नुभएको छ कि छैन? मैले छैन, अब यसको लागि स्वर नै चाहिँदो रहेछ होइन, स्वर पनि मिठो हुनुपर्ने रहेछ। आजको कार्यक्रममा हामीसँगै आउनुभएको छ तपेन्द्रजी पनि, तर अहिले स्टुडियोमा हुनुहुन्न, प्रविधि कक्षपट्टि हाम्रा उत्पादन सहयोगी सशेन्द्र गौतमसँग हुनुहुन्छ। सायद यस्तो रस हुन्छ यो लयमा वाचन गर्नेहरूको कि नवीनजीले लयमा वाचन गरिरहँदा चाहिँ उहाँ झुमिरहनु भएको थियो, मुन्टो र हात हल्लाइरहनु भएको थियो, सँगसँगै लागेर यो रसले पनि तान्दो रहेछ कि जस्तो लाग्यो मलाई, निकै मिठो लाग्यो। अर्को एउटा पनि लयमा सुनाउने नवीनजी, यो त मलाई निरन्तरता दिन पो मन लाग्यो, निकै मिठो। तपाईँले कुनबाट लिइरहनु भएको छ पुस्तक, समाउनु भएको छ पुस्तकबाट वाचन गर्दै हुनुहुन्छ, कुन पुस्तक जानकारी दिनुहुन्छ? भन्ने एउटा पुस्तक शब्दको छापाखानाबाट निस्केको थियो, त्योभित्र मेरा 20 गजल समावेश थिए। हामीले पनि बुलबुलमा केही गजलहरू समावेश गर्दा सायद तपाईँको पनि वाचन भएको छ कि यो कथितबाट भन्ने मलाई लाग्छ। अब लयमा चाहिँ सुन्न पाइएको थिएन बुलबुलबाट, आज सुन्न पाइयो। नवीनजी सुनाउनुहोस् त, कुन सुनाउनुहुन्छ हामीलाई? अब म लयमै गजल सुनाउँछु, अलि भिन्न छ लय, प्राय मलाई यही लयले चिन्छन् धेरै। सुन हो लालङ्कामा कुरै बुझ्नुहुन्न, सुन हो लालङ्कामा कुरै बुझ्नुहुन्न, म आफै सुदामा कुरै बुझ्नुहुन्न, म आफै सुदामा कुरै बुझ्नुहुन्न, सुन हो लालङ्कामा कुरै बुझ्नुहुन्न, कति सानो दाग्नी दुरुस्तै देखिन्छ, कति सानो दाग्नी दुरुस्तै देखिन्छ, सुकिलो लुगामा कुरै बुझ्नुहुन्न, सुकिलो लुगामा कुरै बुझ्नुहुन्न, म आफै सुदामा कुरै बुझ्नुहुन्न, देखेको छु मैले पुरै चर्ती कला, देखेको छु मैले पुरै चर्ती कला, छुधर हरामा कुरै बुझ्नुहुन्न, छुधर हरामा कुरै बुझ्नुहुन्न, म आफै सुदामा कुरै बुझ्नुहुन्न, जाँदैन मुहारको कालो दाग हजुर, जाँदैन मुहारको कालो दाग हजुर, पुछेर ऐनामा कुरै बुझ्नुहुन्न, पुछेर ऐनामा कुरै बुझ्नुहुन्न, म आफै सुदामा कुरै बुझ्नुहुन्न। हजुरको अन्तिम शेर, जमाना यस्तै छ यस्तै छ बुहारी, जमाना यस्तै छ यस्तै छ बुहारी, भन्छु तर आमा कुरै बुझ्नुहुन्न, भन्छु तर आमा कुरै बुझ्नुहुन्न, म आफै सुदामा कुरै बुझ्नुहुन्न। हजुर निकै मिठो, अझ मिठो सुनाउनु भयो अहिलेको भन्दा। सशेन्द्रजी पनि मुस्काउँदै हुनुहुन्छ, अहिले गणेशजी पनि सँगै बसेर रस लिइरहनु भएको छ, र नवीनजीको स्वरमा म आफै पनि मन्त्रमुग्ध भएर सुनिरहेको छु। यसलाई तपाईँले छन्दको नाम भन्नुभएन, यसको कुन बहरमा छ? यो बहरमा त छैन, यसलाई मात्रा गिरावट गरेर हेर्दाखेरि बहरमै छ, मुतगारी मुसन्नम सालिममा छ, तर मात्रा गिरावट गरेर नहेर्यो भने यो लयमा मात्र भन्दा मिल्छ। अनि यो वाचन गर्ने लय पनि आफूले आफूले मौलिक हुन्छ हो यो लय? हजुर, यो एउटै लय हुन्छ, अर्को मान्छेले हेरेर वाचन गर्यो भने त्यही लयमा वाचन गर्छ त यसलाई? लय भिन्न भिन्नै हुन्छन्। अघिल्लोचोटि तपेन्द्र सरले छुट्टै वाचन गर्नुभएको थियो लय, यही मुतगारीमा लेखेका चिजहरू पनि, अनि अरू थुप्रै मुतगारीमा लेख्ने अरू अरू लयले वाचन। तपाईँको लयमा पश्चिमी देउडा शैली आएको हो सुदूर? हजुर, अलिकति आयो भन्छन् सबैहरू, सबैले भनिरहेको कुरा हो। मिठो सुनिएछ, मिठो सुनिएछ, यसमा शङ्का प्रायः म यही लयमा वाचन गरिरहेको छु अहिलेदेखि। अब पक्कै पनि तपाईँ आइसकेपछि अब उद्गार साहित्य समाजका दुईजना हुनुहुन्छ हामीसँग, गणेश भट्ट अणु र त्यसै गरी नवीन चिराग हुनुहुन्छ। नवीन चिराग अछामबाट हुनुहुन्छ, गणेश भट्ट अणु गोर्खाबाट हुनुहुन्छ। नवीन चिरागको गजल मैले देउडा भाषामा पनि सुन्ने आशा राखेको छु, आज तयार रहनु होला, त्यो आउँछ नै पालो। अब एकपटक म गणेश भट्टको गजल सुन्न रुचाउँछु। गणेश भट्टजीले निकै मिठा गजल बुलबुलमा सुनाएर जानुभएको थियो केही समय अगाडि, निकै समय भइसक्यो। अब आजको कार्यक्रममा उद्गार साहित्य समाजका गणेश भट्ट अणु अब अर्को गजल सुनाउनुहुन्छ। न कुनै सागर न हिमालय बनाउन सक्छ, न कुनै सागर न हिमालय बनाउन सक्छ, विज्ञानले यो संसारलाई शौचालय बनाउन सक्छ, न कुनै सागर न हिमालय बनाउन सक्छ, विज्ञानले यो संसारलाई शौचालय बनाउन सक्छ। ढल्न देऊ ती जीर्ण भएका धर्मशालाहरू, ढल्न देऊ ती जीर्ण भएका धर्मशालाहरू, भोलि त्यहीँ कसैले विद्यालय बनाउन सक्छ, विज्ञानले यो संसारलाई शौचालय बनाउन सक्छ। मान्छेले यहाँ एउटा भगवान बनाउन सकेन, मान्छेले यहाँ एउटा भगवान बनाउन सकेन, चाह्यो भने थुप्रै देवालय बनाउन सक्छ, विज्ञानले यो संसारलाई शौचालय बनाउन सक्छ। अन्तिम शेर, मन पर्नु नै त रहेछ विकास हुनु पनि, मन पर्नु नै त रहेछ विकास हुनु पनि, यात्री मन पर्यो भने प्रतीक्षालय बनाउन सक्छ, न कुनै सागर न हिमालय बनाउन सक्छ, विज्ञानले यो संसारलाई शौचालय बनाउन सक्छ। एउटै साहित्य समाजका दुई अतिथि नवीन चिराग र गणेश भट्ट अडु हामीसँग हुनुहुन्छ। गणेश भट्टजी, हामीलाई दमदार शब्दहरू वाचन गरेर मिठो स्वरका साथ सुनाइरहनु भएको छ, अलिक मोटो बेस बढी भएको भन्छौँ हामी अडियोको भाषामा, स्वरमा सुनाइरहनु भएको छ भने नवीनजीमा अलिकति ट्रेबल छ, तर कति मिठो लयमा वाचन गरेर सुनाइरहनु भएको छ। हामी मन्त्रमुग्ध भइरहेका छौँ र आशा गर्छौँ बुलबुलले पनि मन्त्रमुग्ध भइरहनु भएको छ। मलाई यहाँनिर नवीन चिराको एउटा गजल आफूलाई पनि वाचन गर्न लोभ लाग्यो। वाचनको क्रम चलिरहेपछि चाहिँ बुलबुल कार्यक्रममा बसिसकेपछि आफूलाई पनि वाचन गर्न लोभ लागिहाल्दो रहेछ, अनुमति छ नवीनजी? हजुरको स्वरबाट गजल वाचन भएन भने त बुलबुल नै अप्रु हुन्छ जस्तो लाग्छ सर मलाई। यहाँ आफ्नै भगवान्को प्रशंसा हुन्छ, यहाँ आफ्नै भगवान्को प्रशंसा हुन्छ, राम नभेटेसम्म मात्र हनुमानको प्रशंसा हुन्छ। मेरा बा चमेनामा सधैँ चुप रहन्छन् रे, मेरा बा चमेनामा सधैँ चुप रहन्छन् रे, जब जब आफ्ना सन्तानको प्रशंसा हुन्छ, राम नभेटेसम्म मात्र हनुमानको प्रशंसा हुन्छ। भिन्चीको हो यहाँ कसैलाई मतलब छैन, सायद दा भिन्ची, भिन्चीको हो यहाँ कसैलाई मतलब छैन, खाली मोनालिसाको मुस्कानको प्रशंसा हुन्छ, राम नभेटेसम्म मात्र हनुमानको प्रशंसा हुन्छ। नवीन चिराग अन्तिम शेरमा लेख्नुहुन्छ, भन सगरमाथालाई के जात दिन्छौ तिमी, भन भन सगरमाथालाई के जात दिन्छौ तिमी, तिम्रो घरमा त पहिचानको प्रशंसा हुन्छ, यहाँ आफ्नै भगवानको प्रशंसा हुन्छ, राम नभेटेसम्म मात्र हनुमानको प्रशंसा हुन्छ। बुलबुल एउटा ईरानी चरा, उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति।